नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा। कार्यक्रम लोक झङ्कार लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट, भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँको आफ्नै लोक सङ्गीतको सहयात्री दिवस मगर। कार्यक्रम लोक झङ्कारलाई अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम लोक झङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने, कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने, आजको यो बिहिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु। मञ्चु पौडेलको सुमधुर आवाजमा सजिएको यो लोक भाका टिन्टी मिटिन झ्याइ झ्याइ भन्ने भाका अबको क्रममा तपाईँको लागि। Thank you. मन्जु पौडेलको सुमधुर आवाजमा सजिएकै लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगा हर्ज, अनि कार्यक्रम लोकझङ्कार सुनेर बसिरहनु भएको छ। आजको यो बिहिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। हामी कहिले पुराना लोक भाकाहरू बजाउँछौँ, कहिले नयाँ लोक भाकाहरू बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ, त कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने आजको यो बिहिबार व्यवसायमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्को एउटा भाकाबाट। भाका रहेको छ पुष्कल शर्मा हामी देवी खर्तीको सुमधुर आवाजमा सजिएको लोक भाका तिमीलाई पाउने आशमा अबको क्रममा तपाईँको लागि। मैले फेर्ने सासमा जुने जाने भो तिम्रो बाटो हेरी लिन सक्छु अर्को जुने फेरि तिमीलाई पाउने आसमा जुनी गयो मेरो तिमीलाई पाउने आसमा आजै पनि तिम्रै नाम छ मैले फेर्ने सासमा मैले फेर्ने सासमा जुनी गयो मेरो तिमीलाई पाउने आसमा आजै पनि तिम्रै नाम छ मैले फेर्ने सासमा मैले फेर्ने सासमा को दर्पण सुन्नु होला रेडियो अर्पण। हेर यो दुब्लाको सुकेरै जाने भो, न खान्छ दुध न खान्छ घिउ, अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ? क्यारो परो त कसरी लाग्छ जिउ, त्यो चाहिँ भन्नुहोस् न। न्यू बागलुङ काली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ। हामी कहाँ दुध दही घिउ पनिर नौनी घिउ चीज तथा दुधबाट उत्पादित अन्य परिकारहरू साथै बेकरी आइटम केक बर्थडे केक आइसक्रिम कुल्फी लस्सी जुस र चिया कफी पाइन्छ। सम्पर्क न्यू बागलुङकाली दुग्ध एन्ड बेकरी सप रत्नगर बकुलर चोक, मोबाइल 98454-99489 र 98451-17214। पूर्वी चितवनमा नै पहिलो पल्ट ब्याङ्किङ ट्रेनिङ मोडर्न कम्प्युटर एन्ड एजुकेशन सेन्टरमा। हाम्रा विशेषताहरू: ख्याति प्राप्त बैंकका म्यानेजरहरूबाट कक्षा सञ्चालन गरिने, प्रोजेक्टरको माध्यमबाट प्रयोगात्मक पद्धतिका साथ सिकाइने, ब्याङ्किङ ट्रेनिङ लिनेहरूका लागि इन्टर्नको व्यवस्था मिलाइने, साथमा एकाउन्टिङ प्याकेज लगायत कम्प्युटरका सम्पूर्ण कक्षाहरू पनि सञ्चालन हुँदैछ। सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेशन सेन्टर, रत्नगर एक बकुलहर नगरपालिका गेट सँगै, फोन नम्बर 0556561000, मोबाइल 9845121440 र 9845043956। टाढी रत्नगर पोलिक्लिनिक प्रालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना। यस टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने, छाती लगातार घ्यार घ्यार भइरहने, पटक पटक निमोनिया हुने, श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने, कोखा हान्ने रोग लागिरहने, छाती दुख्ने, खकारमा रगत आउने, मुख हात खुट्टा निलो हुने, निसासिने, पटक पटक दोहोरिएर ज्वरो आउने, पखला भइरहने, वजन घटेर जाने, बाल बालिकामा हुने सुगर, थाइरोइड आदि समस्या भएको बाल बालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 0556603141, एम्बुलेन्स 9845564222। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौरा चोक टाढीमा। यो एकैछिन विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँले सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो, रेडियो अर्पण 104.5 MHz। र अनि कार्यक्रम लोकझङ्कारको बसाई सँगै हुनुहुन्छ। हामी मिठा मिठा लोकदोहोरी भाकाहरू कार्यक्रममा स्थान दिइराखेका छौँ। भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तथ्यमा हामी जुटिराखेका छौँ। यो गर्मीको मौसममा थोरै भए पनि शीतल भर्ने हामी कोसिस गरिराखेका छौँ। भर्खर खाना खान लाग्दै हुनुहुन्छ होला कोही श्रोता मित्रहरू, कोही श्रोता मित्रहरू खाना खाएर बारीको कामतिर गइसक्नु भइसकेको होला। जहाँ हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले कार्यक्रम लोकझङ्कारको बसाइमा हुनुहुन्छ। हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ। लोकसङ्गीत क्षेत्रमा चाहिँ के कस्ता भइरहेछ भनेर त्यो जानकारी हामी पनि दिने हामीले लोकझङ्कारको बसाइमा दिने गर्छौँ। र भने आजको यो बिहिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। तपाईँले इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिन सक्नुहुनेछ। प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु, र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर। र ढिला नगरीकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्को एउटा भाकाबाट। भाका रहेको छ आँसुले परेली धुन्न भन्दा नि, हिमाल खले अनि विनु तामाङको सुमधुर आवाज रहेको छ यो भाका। यो भाकापछि फेरि हामी उपस्थित हुने नै छौँ। सुन्दै गर्नुहोला रेडियो अर्पण 104.5 MHz। सोले पारे सुले परेली धुन वन्दनी मन्दैन पापीवान तिमीलाई सम्झेर रुन वन्दनी गुनबगे झैलाउँछ छान्छु आँसुले परेली धुन्न भन्दा नि हिमाल घले अनि विनु तामाङको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँले वनपाखा गर्दाखेरि गुनगुनाउने लोक भाकाहरूलाई पनि हामी कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा जुटिराखेका छौँ। यो गर्मीको मौसममा थोरै भए पनि शीतल दिने हामी कोसिस गरिराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर आजको यो बिहिबारे बसाईमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। र तपाईँलाई यस्तै मिठा लोकदोहोरी भाकाहरू सुनाउँदा सुनाउँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष आभार व्यक्त भन्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि छैन छैन केही गुनासो फुलेन्द्र विक्क अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको लोक भाका पृष्ठभूमिमा अगाडि बढाउँदै म पनि बिदा हुन्छु। नमस्कार। अर्को आँखाले हेरौला तिम्रै होठको हाँसो आँखैमा बसेको तिमलाई आफ्नो सम्झेर खसेको छैन छैन के गुनासो एउटा आँखा बेचेर तिमलाई खुसी किनौला अर्को आँखाले हेरौला तिम्रै होठको हाँसो एउटा आँखा बेचेर तिमलाई खुसी किनौला अर्को आँखाले हेरौला तिम्रै होठको हाँसो ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दारा आएको छ। अब के गर्ने होला? मेरो छोरा छोरीको